गएको वैशाख महिनाको 12-13-29 गतेको भूकम्पले यति बेला सबै नागरिक पाल र जस्ताको अस्थायी घरमा कष्टकर जीवन बिताउन बाध्य छन्। भूकम्प गएको 7 महिना बितिसक्यो, तर पनि सरकारले पुननिर्माण र नवनिर्माणका काम अगाडि बढाउन सकेको छैन। अब सरकारले पुननिर्माणका काम कहिलेबाट थाल्ला अनि अस्थायी घरमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूले कहिलेबाट स्थायी आवासमा बस्न पाउला? रेडियो कार्यक्रम साझा चासोको आजको बहसमा नवराज श्रेष्ठको नमस्कार। भूकम्प गएको 7 महिना बितिसक्यो, नागरिकहरू जाडोमा जस्ता र पालले बनेका अस्थायी घरमा निकै कष्टकर जीवनयापन गर्न बाध्य छन्। रामेछापको कुरा गर्ने हो भने वैशाख महिनाको 12 गतेको भूकम्पले 22,701 र 29 गतेको भूकम्पले 47,453 घरहरू पूर्ण रूपमा क्षति भएका छन्। ती घरका सबै नागरिकहरू अहिले अस्थायी आवासमा बसिरहेका छन् निकै कष्टकरका साथ, तर सरकारले पुननिर्माण र नवनिर्माणको काम थाल्ने छाँटकाँट देखाएको छैन। हालै सरकारले पुननिर्माण प्राधिकरण नबन्दासम्म त्यसको सबै काम राष्ट्रिय योजना आयोग मार्फत गर्ने निर्णय पनि गरेको छ। प्रमुख विपक्षी नेपाली काङ्ग्रेसले आफ्नो सरकारले दर्ता गरेको विधेयक पारित गर्न दबाब दिइरहेका बेला सरकारले प्राधिकरण नबन्दासम्म त्यसको सबै काम योजना आयोग मार्फत गर्ने निर्णय गरेको छ। यसरी हेर्दा सरकारले निर्णय कार्यान्वयन हुन गाह्रो नहोला भन्न पनि सकिन्न। अहिले सबै कुराको अन्यल जस्तै छ। यस्तै अवस्था हो भने अब सरकारले पुननिर्माणका काम कहिलेबाट थाल्ला अनि अस्थायी घरमा कष्टकर जीवन बिताइरहेका नागरिकहरूले कहिलेबाट सुरक्षित स्थायी घरमा बस्न पाउलान्? यसै विषयमा रहेर कार्यक्रम साझा चासोमा बहस गर्नेछौँ। बहसमा हामीसँग हुनुहुन्छ करिब 30-35 जना सहभागी सहित जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, जिल्ला प्राविधिक कार्यालय रामेछापका प्रमुख विजयमुनि वज्राचार्य र नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ रामेछापका अध्यक्ष शान्ता देवी पौडेल। म कार्यक्रमको सुरुवात गर्न चाहन्छु यो जनआवाजबाट। हामीले यो जनआवाज रामेछाप जिल्लाको पुराना गाउँ फुलासी तिलपुङ र चनखो गाविसका नागरिकहरूबाट लिएका हौँ। अजय कुमार थापा मगरमा होइन, व्यवस्थित बस्ती नभएको नाताले अब बस्नलाई कठिनै यहाँ अब बिर्दा र यो बाल बच्चालाई अहिलेको यो चिसोले समात्ने क्रम जारी छ। अब चाहिँ यहाँ छिटो भन्दा छिटो राज्यले अब यो व्यवस्थित यो के अरे बस्ती गर्ने भन्ने योजना छ, त्यो योजना चाहिँ छिटो भन्दा छिटो कार्यान्वयन गर्दैदेखि यहाँका जनताले अब आफैले घर बनाउने हो कि सरकारले केही सुविधा दिने हो कि एउटा तत्कालै कार्यान्वयन गर्दैदेखि राम्रो हुन्थ्यो कि भन्ने यहाँको जनताको चाहना। नाम केदारबहादुर श्रेष्ठ हो, तिलबङ गाविस पाँच बस्ने हौ। हाम्रो घर भत्केकै हुन्, भत्केर चर खनेर कटेज बनाएर चारतिर गाह्रो लाएर परिवार जोगाएको छौँ। सरकारले दिएको पैसा जस्ता किनेर माथेडा ओढाएको छौँ, विपरीत दिशामा लगाएको लगानी गरेका छैनौँ र समस्या छ हजुर। जस्ता त्यो त्रिपल राख्यो भने जस्ताबाट शीत चुहिँदो रहेछ, चिसो चाहिँ प्रभावित हुँदो रहेछ हजुर। बुढाबुढी र साना बाला बालिकालाई चाहिँ दुःख नयाँ नै छ हजुर। मेरो नाम खड्को कुमारी खत्री, तर मुनि सुतिएको छ होइन, बुढाबुढी मान्छे खोकी लाग्छ, दम बढ्छ, अब सुत्ने ठाउँ छैन, घर भत्किन ठिक पर्दैछ, अब घरमा आउने रात पनि अब गाउँमा सबै कटाइदिए, मैले केही भेटेको पाएको मैले केही पनि छैन। छोराहरूले पालिया छन् भने आखिर यहाँ छोरो एउटा छोरो बपाना बसिरहेछ, एउटा छोरो जिल्लामाथि बसिरहेछ, म एक्लै घरमा बसिया हो, अहिले चार पाँच वर्ष भयो म भिन्नै बसेको। अब त्यो के दिन्छ भन्ने कुरो अब त्यो मलाई थाहा भएन, म गाविसमा गइन हिँड्न सकिनँ, सुरक्षित ठाउँमा घर पाएदेखि हुन्थ्यो। मेरो केदार आना मगर, काटे मङ्सिरमा चाहिँ दुःख झेलिरहनु परेको, खाना पनि त्यस्तै छ, लाउन पनि अलि नाजुकै छ। अब राज्यले के गर्नुपर्ने कसो गर्नुपर्ने कुराहरू चाहिँ राज्यले के गर्नुपर्ने हो पछिल्लो समयमा? अब राज्य राजनीति परिपाटी अब राज्यले दिने भन्ने कुरा 2 लाख भनेको छ, त्यसै समाज चाहिँ अब दिने हो कि होइन निश्चित छैन, केही पनि थाहा छैन। मेरो नाम मिथु श्रेष्ठ, अहिले 40 वर्ष भयो, घर भत्केर बसिरहेको छौँ हामी तहरूमा, अब के गर्ने, बाला बच्चा छ सधैँभरि अब त्यसरी बस्नु नि अलि ठिक छैन नि। मलाई मुटुको रोग भएको अहिले 6-7 वर्ष जस्तै भयो, अनि अहिले म दबाईको भर्दैछु, अनि म दबाई खाने कि अनि यो घर बनाउने कि बल्ल बल्ल ऋण काटेर बनाएको घर यस्तो भइहाल्यो, अनि बच्चा छ, यो बच्चालाई मैले कसरी राख्ने, त्यही छ समस्या चाहिँ। मेरो नाम चाहिँ सुमन चौहान, म चाहिँ फुलासी गाउँ 15,000 पहिला जुन घोषणा गरेको थियो 15,000 चाहिँ बाँधियो, त्यहाँबाट पछाडिका राहतहरू भनेको कुनै पनि सरकारबाट आएको छैन, र अब त्यो जुन 1,85,000 बाँकी भयो त्यो पैसा पनि चाँडो भन्दा चाँडो चाहिँ सरकारले चाहिँ दिने वातावरण गराइयोस् र नेपाली जनताको चाहिँ हकितको निमित्त चाहिँ फुलासी गाविसको जनताको निमित्त चाहिँ सरकारले चाहिँ चाँडो सबभन्दा टाढो चाहिँ दिने पहल गरोस् भन्ने जनताको माग छ। आवासको चाहिँ आवश्यकता भइदियो गरिदियो भने सबभन्दा राम्रो भन्ने कुरो जस्तो लाग्छ। शेषनारायणज्यू, जनताको गुनासो, जनताको कष्ट पीडा तपाईँले उहाँहरूकै आवाजमा सुनिसक्नु भएको छ। जनताको यस्तो पीडा छ, अब के जनताले हिउँदमा पनि जस्ता र पालकै टहरमा जीवनयापन बिताउनु पर्ला? के छ तपाईँहरूको यसको संयन्त्र अब तत्कालै जनतालाई राहत होस् जुन बस्नको लागि? धन्यवाद। जनताका आवाजहरू पनि सुनियो र मेरो अलिकति फरक विचार छ। म पनि एउटा कर्मचारी मात्रै नभएर देशको एउटा जिम्मेवार नागरिक पनि हो। देशमा भूकम्प गयो, धनजनको ठुलो क्षति भयो, सार्वजनिक सम्पत्ति पनि क्षति भयो र घर टहराहरू पनि क्षति भए र हाम्रो नेपाली एउटा प्रशासकको राजनीतिज्ञको बानी कस्तो छ भने हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने। अहिले हामी देखिरहेका छौँ, पहिले मधेस आन्दोलन के आन्दोलन भनेर के हुन्छमा साइन गरियो, हामीले सबै हुन्छ तिमीलाई सबै हुन्छ, अहिले त्यो चाहिँ गलपासो भएको छ। भूकम्प गयो, नागरिकका घरहरू भत्किए। निजी सम्पत्ति, निजी घरहरू भनेको व्यक्तिले निजी आफ्नो रिक्समा बनाएको हुन्छ। संसारमा यस्तो पनि कहीँ हुँदैन कि नागरिकले कमाउँदाखेरि आफूले राख्ने, नागरिकलाई क्षति हुँदा सम्पूर्ण राज्यले क्षतिपूर्ति दिने भन्ने यो संसारको कहीँ पनि नियम हुँदैन। त्यति बेला यसरी कुरा आयो, म पनि कुनै अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारी थिएँ, भूकम्पले घर भत्काएको होइन, राज्य गएर सारा चाहिँ के अरे जनताका बम मानेर चाहिँ घर भत्काएको र त्यसको क्षतिपूर्ति राज्यले दिनुपर्छ, जनताले केही पनि गर्नु पर्दैन भन्ने किसिमले कुरा आए। मैले तत्कालै गृह मन्त्रालयमा भनेको थिएँ, हाम्रो देशको अर्थतन्त्र यही हो र हाम्रो देशको क्षमता यही हो, अहिले हामीले किन 2 लाख 5 लाख 10 लाखका चाहिँ सपनाहरू बाँडिरहेका छौँ, पछि यो कार्यान्वयनमा आउन सक्छ र दुःख पर्दाखेरि, सङ्कट पर्दाखेरि नागरिकलाई सङ्घर्ष गर्न सिकाउनुपर्छ, दुःख गर्न सिकाउनुपर्छ। जुन यो 2 लाखको चाहिँ एउटा लमसमको निर्णय गर्यौँ, राज्यले निर्णय गर्यो, यसबाट नागरिकमा अहिले देखियो, हामीले प्रश्नहरू पनि देखियो, यस्तो भएको छ, यो राज्यले घर भत्काइदिएको, राज्यले घर बनाउनु पर्छ, हामीले केही पनि गर्नु पर्दैन, हामीले सङ्घर्षै गर्नु पर्दैन भन्ने किसिमको त्यो परनिर्भरताको एउटा जुन आएको छ र ठिक छ। अब राज्यले एउटा नीति बनाइसकेपछि सबै नागरिकहरू चाहिँ गरिब विपन्न थिएनन्, सबै भत्किएका घरहरूको निर्माण गर्न नसक्ने ती घर परिवारहरू थिएनन्, करोडौँ चाहिँ के अरे ब्याङ्क ब्यालेन्स चाहिँ ब्याङ्कमा भएका मानिसहरूका घर भत्केका छन्, आज तिनले 2 लाख पर्खेर बसेको। राज्यले सङ्कटको बेलामा हेर्नुपर्छ, कस्तालाई हेर्नुपर्छ, जसको कुनै पनि अन्य विकल्प चाहिँ छैन, उपाय छैन, जसलाई राज्यले नहेर्दा त्यही 15,000 नदिँदा पनि ऊ मर्न सक्छ, त्यस्तो व्यक्तिलाई अत्यन्त विपन्न गरिब जो जसको अर्को विकल्प छैन त्यसलाई मात्रै सम्बोधन गर्नु पर्थ्यो, तर त्यो त भएन। राज्यले त्यति बेला नै त्यो अति चाहिँ आवश्यक पर्नेहरूलाई 15,000-20,000 साटो बरु चाहिँ 50,000 रुपियाँ चाहिँ तत्काल नै दिएर तिमीहरूले आफै चाहिँ एउटा मापदण्ड अनुसार चाहिँ घर बनाएर आफ्नो बासको व्यवस्था गर, पछि राज्यसँग पैसा भएछ, दार्तृ निकायले पैसा पठाएछन् भनेदेखि चाहिँ अरू पैसा आउँछ, नत्र तपाईँहरू यसैबाट सङ्घर्ष गरेर चाहिँ तपाईँहरूले चाहिँ गर्नुपर्छ। ढुङ्गा गाउँमा छ, माटो गाउँमा छ, काठहरू गाउँमा छन्, सामुदायिक वन खोल्न सकिन्छ, हात खुट्टा भाँचिएका छैनन्, जनतालाई सङ्घर्ष गर्न सिकाउनु पर्थ्यो, तर त्यो भएन। अब यो कुराहरू आइसके, जुन सरकारले मापदण्ड ल्याएको छ, यो मापदण्ड सरकारले ल्याइसकेपछि कार्यान्वयन हुनुपर्छ। यो जुन 1,85,000 कुरा आएको छ, अब विगतमा गल्ती गरियो, तर गल्ती गरियो भनेर चाहिँ अब फेरि चाहिँ अर्को गल्ती गर्नुभन्दा जुन 1,85,000 मापदण्ड छ, यसबाट एउटा शहरी विकास मन्त्रालयले एउटा मापदण्ड बनाएको छ र स्थानीय विकास मन्त्रालयले एउटा निर्देशिका जारी गरेको छ र गाउँ गाउँमा प्राविधिकहरू पठाउने कुराहरू आएका छन्। अहिले हाम्रो डी साहबले त्यो कुरा चाहिँ सबै भन्नुहुन्छ। अर्को म जिल्ला दैपर्क उद्धार समितिको अध्यक्षको हैसियतले हामीले चाहिँ जिल्ला दैपर्क उद्धार समितिको प्रमुख भूमिका भनेको तत्कालीन राहतको चाहिँ भूमिका हो हाम्रो। अब यो भवन निर्माणको कुरा भनेको प्राविधिक कुरा हो, यो प्राविधिक चाहिँ अहिले मैले डी साहबसँग कुरा गर्दै थिएँ, अब हाम्रो चाहिँ भवन जुन विभाग छ जिल्लामा अहिले स्थापना भएको छ, डी साहब अहिले चाहिँ जिल्ला प्राविधिक कार्यालय छ र माथिबाट पनि केही प्राविधिकहरू आउँछन्, उनीहरूले सामान्य चाहिँ गाइडेन्स मात्रै गर्ने हुन्, काम नागरिकले गर्नुपर्छ र उहाँहरूले नै हामीले नै मेरो घर पनि भत्केको छ, मेरो घर अर्घाखाँचियो, मेरो घर भत्केको छ, के अरे मैले राहत लिइनँ एउटा नैतिकताको हिसाबले, र हामीले यो सङ्घर्ष हामीले नै गर्ने हो। 85 वर्षको कति वर्षको आमा म भन्दै हुनुहुन्थ्यो, सायद एउटै स्वर थियो होला, एउटा स्वर आमाको, एउटा स्वर छोराको पनि हुनसक्छ, बाबुआमालाई चाहिँ कि उहाँ निसन्तान हो कि उहाँका छोराछोरीले चाहिँ उहाँलाई हेर्न नसकेका हुन्, उहाँको छोराछोरीको दायित्व हुन्छ हुँदैन 80 वर्षको बुढीको हेर्ने, त्यो कुरा पनि हामीले हेर्नुपर्छ, कि उहाँले एउटै परिवारले 5 कार्ड बनाउनु भएको छ त्यो पनि हेर्नुपर्छ, 40,000 घर दुरी छ के अरे रामेछापमा, 51,000 15,000 बुझिसकेको छ, घरहरू गाउँमा जाँदा ठाडै छन्, बजारका घरहरू ठाडै छन्, यिनी पनि गनिए होलान्, यो जुन चाहिँ आजसम्म जनताहरू पालमा बसिरहेको कारण हाम्रो विगतको गलत नीतिको कारणले हो, आज चाहिँ 25,000 अथवा 15,000 ठाउँमा 25,000 दिएर घर तपाईँहरूले बनाउनुहोस् भनेको भए आज रामेछापका अधिकांश घरहरू बन्थे, 70-80% घरहरू बनिसक्थे, तर आज जनताले सक्ने मान्छेले पनि त्यो 1,85,000 आउला भनेर चाहिँ पर्खिरहेको अवस्था छ। पहिलो चरणमा म सबै हाम्रो प्राविधिक कार्यालयको प्रमुख पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। भूकम्प पीडितहरू अहिले पाल्र जस्ताको टहरामुनि बसिरहेका छन्, त्यो अघि नै पनि मैले भनिसकेको छु। यहाँ पनि कति आउनुभएका छ जो चाहिँ एकदमै कष्टकर जीवनयापन बिताइरहनु भएको छ। बिहानी पख पनि शीत छुनी जाडोले कठ्याङ्ग्रेर लेखको समयमा ठाउँमा चाहिँ धेरै कष्टकर जीवनयापन गरिरहेको छ। अब नागरिकहरू यतिखेर घर आफ्नै रकमले पनि जति हुन्छ त्यसरी घर बनाउने प्रयत्नमा चाहिँ छन् नागरिकहरू। हामी त्यो फिल्डमा जाँदा पनि धेरै नागरिकहरूले त्यही भनिरहेछन्। अब नागरिकहरूलाई भनिदिनुहोस् तपाईँले, एउटा प्राविधिक कार्यालयको प्रमुख पनि हुनुहुन्छ, सस्तो सहुलियत मूल्यमा थोरै रकममा सुरक्षित घर नागरिकले कसरी बनाउन सक्छन्? यो समस्या त अब वास्तवमा चाहिँ नि हुने चिसो आइसकेका छ। जनता चाहिँ अब यो साधारण पाल अथवा चाहिँ नि सामान्य चाहिँ नि यो हटमा बसिरहनु भएको छन्। चिसोको महिना सुरु भइसकेका छन्। अब छिटोभन्दा छिटो चाहिँ अब न्यानो बासको आवश्यक भएको यसमा विवादित गर्ने ठाउँ नै छैन। र अब चाहिँ नि सरकारले दिने राहतको लागि एउटा चाहिँ अब शिरोसाल अघि भनि नै हाल्नु भएको छ, यो निर्देशिका एवं मापदण्डहरू बनाइसकेका छन्। त्यो निर्देशिका र मापदण्डले तोकेका अथवा भवन ऐनले चाहिँ निर्माण गरेका चार किसिमका भवनहरूमध्ये चाहिँ कुनै चाहिँ हामीले बनाउनु पर्यो। कच्ची घर पनि छन् त्यसमा, दुई तल्लासम्मको हुनसक्छ, त्यो खबरको छ, त्यो पक्की घर हो, तिन तल्लासम्म हुनसक्छ अथवा 1000 स्क्वायर फिटसम्मको हुनसक्छ त्यो घर। अनि ग वर्ग भनेको त्योभन्दा माथिको हो। अनि अर्को क श्रेणी भनेको चाहिँ नि डेलिकेट इन्टरनेसनल स्ट्यान्डर्डहरू युज गरेर चाहिँ बनाउने घरहरू। यो गाउँ घरमा हाम्रो त यो पहिलो क र ख त प्रायः चाहिँ बन्दैन होला, हाम्रो यहाँ चाहिँ बन्ने भनेको ग र घ श्रेणीका नै हुन्। अझ त्यसमा पनि सस्तोमा बनाउने भनेको चाहिँ स्थानीय मेटेरियल युज गरेर बनाउनु भनेको घ श्रेणीका नै हुन्। ती भएको चाहिँ बाँस, ढुङ्गा, माटो, काठ यी यिनीहरू प्रयोग गर्ने बनाउने हुन्। अब यिनीहरू बनाउन पनि अब हामीले चाहिँ प्रक्रियामा जानुपर्ने अवस्था छ कि अहिले जुन निर्देशिका र मापदण्डमा त नक्साको अनिवार्य व्यवस्था गरिसकेका छन्। र चाहिँ यो सरकारले जुन 2 लाखको लागि चाहिँ नि रकम कसरी विनियोजन गर्ने एउटा आधार पनि बनाइसकेको अवस्था छ। त्यसको लागि पनि अब यो एकैपल्ट सबै नदिइकन चरणबद्ध रूपमा डिपसम्म बनाइसकेपछि यति दिने डिपसी व्यवस्थासम्म बनाइसकेपछि यो गुणस्तर हिसाबमा ठिक छ, हाम्रो चाहिँ यो चाहिँ अहिलेको विभिन्न मापदण्ड अनुसार ठिक छ भने चाहिँ प्राविधिक भएर प्रमाणित गर्नुपर्ने अवस्था छ। त्यो प्राविधिक चाहिँ नि यो जनतालाई चाहिँ नि अब नक्सा बनाउने काम त अब जनता आफैले चाहिँ प्राविधिक खोजेर गर्नुपर्ने भयो। सरकारी अब यो स्थानीय निकाय कर्मचारी अथवा चाहिँ यो भवन विभाग कर्मचारी सरी विकास विभागका कर्मचारीबाट त्यो नहुने भयो भनेपछि उहाँहरूले चाहिँ नक्सा बनाएर त्यो नक्सा पासको लागि चाहिँ प्रक्रियामा चाहिँ अब एक तुरन्तै जानुपर्ने अवस्था लाग्छ। तिनीहरूले बनाउँदै गएको अवस्थामा चाहिँ अब यो मापदण्ड पुगेका घरलाई सरकारले राहत दिन्छ भने मैले विश्वास लिएको छु। अब स्थानीय मेटेरियलको विषयमा त अघि भनिसकेका छौँ। अब स्थानीय मेटेरियलको युज गर्दा पनि विगतमा चाहिँ केही प्राविधिक त्रुटिहरू भएको मैले महसुस गरेका छु। है एउटा गुम्डेलको म इक्जाम्पल दिन चाहन्छु, त्यहाँ घरहरू ठुल्ठुलो बनाएछन्, वर्कम्यानसिप राम्रै छ, ढुङ्गा राम्रोसँग कोरिएका छन्, अनि त्यसमा के कमजोर छ भने चाहिँ यो घरलाई चाहिँ अब त्यो गाह्रोलाई चाहिँ बाँधेर राख्ने हामी टाइम मेम्बर भन्छौँ, त्यो टाई भएन क्या। एउटा चाहिँ नि आरसिसीको टाई हुनसक्छ, आरसिसी अथवा सिमेन्ट लान नसक्ने अवस्थामा चाहिँ स्थानीय चाहिँ यो काठहरूलाई पनि हामीले टाईको रूपमा चाहिँ चारैतिर बाँध्न सक्छौँ। र त्यहाँ अर्को चाहिँ त्यो गाह्रोमा चाहिँ नि हामी चाहिँ बाइन्डिङ गर्ने मेटेरियल चाहिँ युज भएको देखेन के। त्यो विगतको चाहिँ हाम्रो चाहिँ प्राविधिक चाहिँ नि प्रविधि नहुँदा नहुँदै पनि उहाँहरूको लगानी अति धेरै हुँदाहुँदै पनि र वर्कम्यानसिप राम्रो हुँदा पनि त्यहाँ चाहिँ घरहरू चाहिँ अब यो भूकम्पले चाहिँ ठुलै क्षति भएको अवस्था मैले देखेका छु। तर रामेछाप जिल्लामा यो मापदण्ड अनुसार घर बनेका छन्, सरकारको मापदण्ड मापदण्डमै सीमित छन् कि कार्यान्वयन पनि भएको छ त? अहिले चाहिँ यो गाउँतिर हेर्ने हो भने चाहिँ अब कुनै नक्सा बनाउने चलन सुरु भएकै छैन। रामेछापको चाहिँ यो मन्थली पहिला गाविस हुँदा पनि त्यहाँ चाहिँ नक्सा पास गर्ने चलन थियो र अहिले पनि छ त्यो चाहिँ नि। यो हिसाबमा चाहिँ यो जुन निर्देशिका बमोजिम अथवा मापदण्ड बमोजिम यहाँ के घरहरू बनेका पनि छन्। अब म महिला नेतृत्वतिर लाग्छु। शान्ताजी, अघि नै पनि यहाँ भनिसक्नु भयो, हाम्रो प्रमुख जिल्ला अधिकारी अथवा दबी प्रकोप उद्धार समितिको संयोजकले पनि भनिसक्नु भएको छ, नागरिक पनि पुनर्निर्माणको लागि आफू लाग्नुपर्ने हुन्छ, सहयोग गर्नुपर्ने हुन्छ, कुराहरू उल्लेख गरिसक्नु भएको छ। क्षतिग्रस्त घर निर्माणमा महिलाहरू कसरी सहयोगी हुन सक्छन्? घर निर्माणमा महिलाको भूमिका के रहन्छ, कस्तो रहन्छ, यसको बारेमा अलिकति बताइदिनुहोस् न। हाम्रो प्राकृतिक प्रकोप भनौँ, आफै गएको घटना भएको हुनाले यसमा चाहिँ विविध हिसाबले हामी धेरै जनताहरू आश्रित भएर बाँच्ने चलन छ। यो भनेको आफै सङ्कट आइलागेको हो र हामीले पनि हाम्रो सङ्कटलाई चिर्नुपर्छ भनेर जनताहरूले पनि महसुस गर्ने कुरो हो र हाम्रो महिलाहरूले पनि यसमा धेरै कामहरू गर्नुभएको छ। यसको निर्माणमा चाहिँ कच्ची घर हुनेहरूको सबैको संरचना बिग्रेको छ। यस्तो बिग्रेको संरचनालाई चाहिँ हामी पनि विभिन्न ठाउँ ठाउँमा गएर यो हामीले पनि पहल गर्नुपर्छ र हामीले पनि बनाउनुपर्छ, हाम्रो पनि सहयोग चाहिन्छ भनेर महिलाहरूले पनि धेरै ठाउँमा खटेको अवस्था छ र महिलाहरूले धेरै कठिन पनि बिहोर्नु परेको छ। जस्तो प्राकृतिक संरचना शारीरिक संरचनाकै हिसाबले पनि महिलाहरूलाई अलिक कठिन छ, किनभने अहिले पालमुनिको बास छ, महिलाहरूलाई एकदम जाडोमा निमोनिया, खोकी, दम यस्ता समस्याहरू महिलाहरूलाई नहुन सकेका छैनन्। तर हाम्रो निर्माणमा नै महिलाहरूले एकदम यहाँले सोध्नु भएको छ बढीभन्दा बढी आफ्नो बासको निम्ति त महिलाहरूले नै गर्नुपर्ने भएको छ, किनभने उनीहरू नै पुरुष वर्ग भनेको त बाहिर फेरो हिँडडुल गर्ने र उहाँहरूले एउटा आफ्नो भूमिकालाई चाहिँ बाहिरै उ गर्नुहुन्छ र महिलाहरूले चाहिँ आफ्नो घरभित्रको दायित्व खानपिन गाँस बाँस यस्तो सम्पूर्ण बिहोर्नु परेको हुँदा महिलाहरूले पनि धेरै यस्तो निर्माणमा सहभागी हुनुभएको छ र हामीले पनि धेरै ठाउँमा गएर निर्माण कार्य गरेका छौँ। शान्ताजीले भनिसक्नु भएको छ महिलाहरू अहिले पुननिर्माणको काममा अत्याधिक खटिरहनु भएको छ, उहाँले दाबीका साथ भन्नुभएको छ। कोही सहभागी महिलामध्ये तपाईँ पुननिर्माणमा खट्नु भएको कोही महिलाहरू आउनु भएको छ यहाँ? तपाईँहरू जुन कि घर बनाउन निर्माण गर्नको लागि खट्नु भएको छ, तपाईँहरूले काम गर्नुभएको छ, अनुभव सुनौ न कोही हुनुहुन्छ भने, सहभागी हुनुहुन्न। म सहभागीतिरै लाग्छु तपाईँहरूको प्रश्न जिज्ञासा, उहाँले हात उठाउनु भयो। म हाटेज्वरोमा बस्छु, मेरो नाम विनोद चौलागाई हो। अब मैले अहिले भर्खर यहाँलाई म नयाँ घर बनाउनको निमित्त नक्सा लिन आएँ भने म के पाउँछु यो डिसाबलाई? र अर्को चाहिँ धेरै यो हाटेज्वरोवासीहरूले आफै घर बनाइसके, अहिले जो 5-7 लाख खर्च गरेर त्यो जुन तल्लो बेल्टमा त्यो आफ्नो घर जग्गा होइन कि गाविसको जग्गामा बस्नेहरूले 3-4 लाख खर्च गरेर घर बनाए एकातिरको पीडा छ भने, अर्को आफ्नै आँगनमा त्यो 3 लालको चौरमा जो बनेको 70-72 वटा टहरा त्यो अब अहिले तास खेल्ने एउटा घर बनिरहेको छ। अब अहिले यहाँ 2 कुरो मात्रै मेरो, अब कति त यो फर्जी कार्डहरूको विषय पनि हजुरले भन्नुभयो जस्तै के हुने यसको केही हुन्छ हुन्न, र दोस्रो मैले घर बनाउन तत्काल चाहेँ भने यो जिल्लाबाट के पाउँछु म यसको आशा? शेष नारायणज्यू, सर्वप्रथम म तपाईँतिर लाग्छु। जस्तो उहाँले भन्नुभयो हाटेचौरमा अहिले 70-80 वटा टहराहरू पहिला निर्माण भयो पस्नको लागि, अहिले तास खेल्ने थलो बनेको छ, त्यो तास खेल्नकै लागि बनाइएको हो त? अगाडि पनि कुरा उठेको थियो, अब तत्कालीन अब प्राविधिक रूपमा अब कसरी हेरियो त्यो चाहिँ डी हिसाबले भन्नु होला, र भूकम्प पीडितको लागि भनेर टहरा बनाइयो, टहरामा मान्छे बसेनन् भनेपछि भूकम्प वास्तविक पीडित रहेनछन् भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ, उनीहरूलाई आवश्यकता रहेनछ या चाहिँ पाएक परेन भन्ने किसिमले अब त्यो हामीले बुझ्नुपर्छ। र अब फेरि कुरा आयो, फेरि चाहिँ अब तास खेलेर बस्ने कुरा आयो, मैले फेरि अगाडिकै जोडेँ, त्यत्रो भूकम्पको बेलामा देशलाई सङ्कट परेको बेलामा रामेछापवासीलाई तास खेल्ने फुर्सद कसरी आयो? उहाँहरूले चाहिँ सके आफ्नो नत्र अरूलाई सहयोग गर्दाखेरि पनि हुन्थ्यो। समस्या मानसिकतामा छ हाम्रो, हेर्नुहोस्, समस्या हाम्रो चाहिँ मानसिकतामा छ। अब जुन सरकारको एउटा सरकारले एकदमै गरेको कमजोरी भनेको यो मापदण्ड ल्याउनको लागि निकै चाहिँ ढिला भयो, मापदण्ड ल्याउनको लागि प्राधिकरण बन्यो, जसरी चाहिँ यो रातका विषयमा 2 लाखदेखि 5-10 लाखसम्मका पार्टी पिछेका बार्गेनिङ भए, त्यस्तै प्राधिकरणमा पनि अब कसको के राख्ने भन्ने कुरामा सहमति हुन सकेन, विडम्बना हो, भूकम्पमाथि राजनीति भयो, हाम्रो प्रशासनिक कमजोरी भयो, त्यसपछि अहिले आएर फेरि योजना आयोगले हेर्ने भन्ने कुरा आएको छ। हामीले पनि केन्द्रमा हरेक दिन जसो सोधिरहेका छौँ, अझ यसरी त भएन भनेर हाम्रो दोलखा, सिन्धुपाल्चोक, रामेछाप, अलि भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त रूपमा नै यो हामी गाउँमा जाँदा हरेक पटक चाहिँ नागरिकहरूले यो हामीले घर कहिले बनाउने, हामी आफै घर बनायौँ भने राहत पाउँछौँ कि पाउँदैनौँ भन्ने प्रश्न आइसकेको सन्दर्भमा हामीले के जवाब दिने भनेर सामूहिक रूपमा पनि हामीले गृह मन्त्रालय भनेका थियौँ। यद्यपि फेरि अब अघि भने जस्तै अब गृह मन्त्रालयले तत्कालीन राहतको चाहिँ उद्धारको कामहरू गर्छ र पुननिर्माणका कुराहरू शहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालयबाट आउँछ। यो मापदण्डको विषयमा हाम्रो डी हिसाबले पनि भन्नुहोला, र मेरो व्यक्तिगत रूपमा भन्दाखेरि अघि पनि म्याडमले पनि भन्नुभयो, वास्तवमा यो अस्थायी टहराले गर्दाखेरि महिला र बालबालिकाहरूलाई असाध्य नै पीडा भएको छ। एउटा चाहिँ जति चाहिँ अब हामी पुरुषहरू हामी सुरक्षित छौँ, त्यति महिला बालबालिकाहरू सुरक्षित छैनन्, यो कुरालाई हामीले बुझेका छौँ, र यसलाई अस्थायी रूपमा भए पनि समाधान गर्नको लागि यो पीडा हामीलाई पनि आफ्नै पीडा जस्तो लागेको छ। र यो अब हामीले अस्थायी रूप भन्दा पनि यो अस्थायीलाई कसरी चाहिँ हामीले थायित्वमा लान सकिन्छ, थायी आवासहरू कसरी छिटोभन्दा छिटो बनाउन सकिन्छ भन्ने किसिमले हामीले राखेको छौँ। हामीलाई पनि एकदमै यो चिन्ता छ, स्टार्ट गर्न पाएदेखि यो चाहिँ छिटै चाहिँ यसले एउटा मूर्त रूप लिन्थ्यो भन्ने विषयमा हामीले चाहिँ छलफल गरिरहेका छौँ। विजयमणि भद्राचार्यज्यू, अघि विनोद चौलागाई सहभागीले सोध्नुभएको उहाँको जवाफ लिन चाहेँ मैले। पहिला म यो तहरातिरै जान चाहन्छु। तहराको डिजाइन गर्दा हामीले चाहिँ यो एकीकृत रूपमा चाहिँ एकै ठाउँमा चाहिँ सबै बस्छ, त्यसो गर्दा हामीले चाहिँ त्यो जहाँ तहरा छ त्यहाँ चाहिँ खानेपानी पनि पुऱ्याउनु पऱ्यो, शौचालय पनि पुऱ्याउनु पऱ्यो, त्यो हिसाबमा चाहिँ हामीले त्यो डिजाइन गरेका थियौँ। तर यहाँ चाहिँ हामीले चाहिँ त्यो बनाउँदा बनाउँदै पनि अब यो अझ हामी 100 समय बनाउने हाम्रो लक्ष्य थियो, त्यहाँ चाहिँ त्यति पार्सिन भएको नदेखेपछि हामीले त्यहाँको उठाएर चाहिँ नि अन्ततिर बनाउने चाहिँ नि हामी यो निर्णय पनि गरेका थियौँ, तर त्यसको लागि थप पैसा आए थिएन र यो यसको कारण चाहिँ त्यो हो चाहिँ नि के यो एक ठाउँमा त्यो बनाएको कारण चाहिँ नि अर्को चाहिँ यो नक्साको सम्बन्धमा चाहिँ अब नक्साको लागि स्ट्यान्डर्ड नक्साहरू चाहिँ नि यो सहरी विकास मन्त्रालयलेबाट बनाइसकेको अवस्था छन् र हामीले आधिकारिक रूपमा चाहिँ नि हामी आइपुगेका छौँ। त्यो आइसकेपछि अब अलि जनताले राहत पनि पाउँछन्, तीमध्ये आफूलाई जुन उपयुक्त हुन्छ त्यो छानेर घर बनाउन सकिन्छ त्यो चाहिँ। हजुरलाई धन्यवाद। अरू सहभागीको प्रश्न, उहाँले हात उठाउनु भयो, का सेतो क्याप लाउनु भएको छ, उहाँलाई दिनुहोला। म विनोद सुवेदी, मन्थली नगरपालिका वार्ड नम्बर 1 भूकम्पपछि यहाँ रात वितरणमा हामी पनि सहभागी भएको छ, गुम्देलदेखि गोसारा हामीले नि घुम्यौँ। घुम्दाखेरि यहाँ देखियो प्रशासनिक तत्काललाई सुचारू गर्न देखिएका टेन पालहरू जुन दिएका थियो सङ्घ संस्था गाविसलाई दिएका, अहिले टेन पाल देखिन्नन्, कारले आफ्नो स्थानमा सुचारू भएका छन्। अनि कारले प्रमुख अथवा कर्मचारीहरूले घरमा लगेर बाख्रा गोठ भएको छ, जहाँ चिसोबाट एउटा पाल च्यातिसकेको छ, त्यो चाहिँ सिडिओ साहबलाई पहिलो प्रश्न हो, त्यो खिच्न अनुरोध गर्दछु। त्यसै गरी नम्बर 2 यस जिल्लामा 47,000 घर दुरी सङ्ख्या थियो, 1 महिनामा 5,000 बढी भयो, यो कसरी भयो यो पनि छानबिन गरिदिनु होला। र एउटा कुशल प्रशासकको हिसाबले शासकको हिसाबले यहाँले निष्पक्ष र यस जिल्लालाई भूकम्प पीडित हामी वास्तविकलाई न्याय दिनुहुन्छ भन्ने मेरो भनाइ। शेष नारायणज्यू, विनोद सुविधा सहभागीले भनिसक्नु भएको छ, फर्जी कार्ड लिएको कुरा गर्नुभयो उहाँले, तपाईँको प्रशासनमा नि तपाईँले ढड्डा पल्टाएर हेर्नुभयो भने तपाईँमा उजुरी पनि परेको छ प्रशासनमा पनि। तपाईँलाई उदाहरणको रूपमा गाविस दिए भने पनि म दिन सक्छु, तर यसमा केही भएन किन? महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। अब यो राहतको दुरुपयोगको कुरा कतै कर्मचारीहरूबाट पनि दुरुपयोग भयो कि भन्ने चाहिँ कुरा आएको छ, यो चाहिँ हुनु हुँदैन, यो गम्भीर अपराध हो। र यस्तो भएको कतै पाइयो भनेदेखि मैले चाहिँ प्रशासनले अब छानबिन गर्छौँ र त्यस्तो व्यक्तिलाई चाहिँ कुनै कसुर नराखिकन चाहिँ कारवाही हुन्छ। सङ्कटको अवस्थामा राहतलाई सहज बनाउने हो, राहतको दुरुपयोग गर्ने होइन। अझ कर्मचारी भनेको त अझै हामी चाहिँ जिम्मेवार हो। त्यति बेला कस्तो समस्या थियो भने संसदमा पनि ल राहत बाँडेन भनेर कुरा उठेको छ, अख्तियारले पनि तुरुन्तै राहत बाँड रामेछाप जिल्लामा चाहिँ राहत पाएनन् भनेको छ, अरू नागरिक समाजबाट पनि आएको छ, मानवाधिकारवादीबाट पनि आएको छ। गर्दाखेरि के भयो भने जसरी भए पनि चाहिँ जनताको घरमा 15,000 रुपियाँ पैसा पुर्याउनु पर्यो, त्यो राहतै हो, त्यो राहतै हो, विदेशीले चाहिँ लिएका छैनन्। तर त्यो तत्कालीन जुन मापदण्ड हो त्यो मापदण्ड अनुसार नै एउटा परिवारले 15,000 मात्रै र एउटा कार्ड लिनुपर्नेमा त्यहाँ अन्यथा भएको छ भनेदेखि त्यो चाहिँ अब यो 1,85,000 यो चाहिँ यो थाई आवास निर्माण हुँदाखेरि यो कुरा करेक्सन हुन्छ। शेषनारायणज्यूले भनिसक्नु भएको छ, फर्जी कार्ड लिएका र 15,000 बेसी लिएका एउटै घरका 4-3 नछुटिएका छोराछोरी लालपूर्जा बेगल नभएकाले पनि लिएको धेरै छन्। यसमा चाहिँ छानबिन हुने भनेको अब जब जहिलेदेखि पुननिर्माण हुन सुरु हुन्छ तबबाट मा, तर पुननिर्माण चाहिँ कहिलेबाट हुन्छ त? अब यो त 2 वर्ष नहोला, 3 वर्ष नहोला, 1.5 वर्ष नहोला, 15,000 त ब्याजै कति पाक्ला त? राज्यलाई घाटा भएन र त्यो पनि? राज्य जनताले मिलेर राज्य बनाएको हुन्छ, राज्यका प्रमुख तत्त्वमध्ये पपुलेसन, जनसङ्ख्या बिनाको राज्य संसारमा कोही पनि कल्पना गर्न सकिँदैन। र यो कर्मचारीहरू अन्य निकायहरू चाहिँ राज्य र उनीहरूले कानुन मान्नुपर्ने, र नागरिक भनेको गैर राज्य पक्ष र उनीहरूले चाहिँ अनियमितता गर्दा पनि हुने भन्ने किसिमको आम बुझाइ छ भने त्यो चाहिँ गलत हो। अब अहिले त्यो 15,000 पाएको उहाँहरू सबैले नागरिकता राखेर पाउनुभएको होला, नागरिकता बन्दकी राखेर पाउनुभएको होला, सही छाप गर्नुभएको होला, र उहाँहरूको रेकर्ड हाम्रो प्रशासनसँग छ, गाविससँग छ। अब चाहिँ त्यो के अरे 47,068 भएको एकदम सबहरू चाहिँ छुट्टी भिन्न भएर यो चाहिँ अब के अरे बढी पनि हुनसक्छ। यो चाहिँ जुन उसको कुरा आएको छ, यो चाहिँ फर्जी कुराहरू अथवा 15,000 ब्याजको कुरा आएको छ। अब ब्याजै त अब नागरिकसँग राज्यले ब्याजै भन्ने कुरा त नागरिकले ट्याक्स पनि त तिरिरहेछन् नि, उनीहरूले कर पनि तिरिरहेछन्, त्यो ब्याजैको त कुरा नहोला, तर एउटा इमान्दारी तर नैतिकताको कुरा हो। दुःख परेको बेला आफूले अलिकति राज्यलाई चाहिँ केही सहयोग गर्ने, बलिदानी गर्ने र आफूभन्दा दुःख परेकालाई सहयोग गर्ने चाहिँ एउटा नागरिकको दायित्व हो। र उहाँहरूले त्यस्तो फर्जी कार्डहरू लिनुभएको छ, अब त्यो बढी चाहिँ पैसा लिनुभएको छ भनेदेखि उहाँहरूले चाहिँ अहिले प्रशासनसँग आएर अब मैले यो कार्ड यसरी लिएँ अथवा गल्ती भयो भन्नुभयो भने उहाँलाई चाहिँ ससम्मान हामीले चाहिँ त्यो पैसा फिर्ता लिन्छौँ अथवा कार्डको चाहिँ हामीले क्यान्सल गर्छौँ। त्यो पनि मैले उहाँहरूलाई आह्वान गर्न चाहन्छु, यस्तो त्यस्तो केस छ भने। मैले यहाँ देखिरहेको छु महिला सहभागी पनि हुनुहुन्छ, महिला सहभागीको केही प्रश्न छ? मेरो नाम सुप्रभा कार्की, घर सनखु। म चाहिँ महिला अखिल सङ्घ अध्यक्ष शान्ता दिदीलाई प्रश्न राख्न चाहन्छु। जाडोको मौसम बढिरहेछ, वैशाखदेखि भूकम्प गएको 6 महिना बित्यो, तर अहिलेसम्म रात त पाउने घरमा त अटाइ नअटाइ 10 वर्षलाई पुग्ने पनि आइसकेको छ, त्यो हाम्रै आँखा अगाडि छ। र विशेष गरी जाडो मौसम गाउँसम्म बालबालिका र महिलालाई नै समस्या पर्ने गरेको र गाउँमा पनि अहिले बालबालिका र महिला बाहेक अरू भेटिँदैन। त्यसकारणले गर्दा विभिन्न महिलाहरूलाई बच्चाहरूलाई निमोनिया र महिलाहरूलाई दमले सताउने समस्या छ। बसाई चाहिँ पाल नभएदेखि जस्ता हो, जस्ताबाट सिद चुहेर सुतेको ओछ्यान भिजेको अवस्था छ। अहिले तपाईँको पार्टी सरकारमा रहेको छ, तपाईँ एउटा रामेछाप जिल्लाको जिम्मेवार व्यक्ति हुनुहुन्छ, त्यसकारणले तपाईँको संस्थागत हिसाबले आगामी दिनमा महिला तथा बालबालिकालाई यहाँहरूको भूमिका के रहन सक्छ? शान्ता देवीजी, सबै ठाउँमा चाहिँ पुग्न सकेनौ। म एउटा व्यक्ति र मैले अरू टिम पनि लिएर गएको छु। सबै ठाउँमा हाम्रो आफ्नो टोली खटिरहेछ। महिलाहरू हामीले सुनार पानी गऱ्यौँ, गोठगाउँ गऱ्यौँ, गोठपानी गऱ्यौँ, बिजुलकोट गऱ्यौँ। हामीले प्रायः जस्तो स्कुल बनाउन चाहिँ अलि बढी जोड दियौँ, व्यक्तिको घरभन्दा पनि हामीले, किनभने बालबालिकाको भविष्य बिग्रिन्छ र उनीहरूले अध्ययन गर्न पाउँदैनन् भन्ने हिसाबले हामीले चाहिँ विद्यालयहरू धेरै ठाउँमा विद्यालय बनाउँदै हिँड्यौँ। र हामीले मात्रै नभएर त्यो गाउँका र अरू अरूलाई पनि हामीले विद्यालय बनाउनुपर्छ र तपाईँहरू सहभागी हुनुपर्छ भनेर धेरै मान्छेहरूलाई लायौँ। यसरी हामी आफू अधिकार खोज्छौँ, त्यो भएर हामी नै पछि पर्ने उपाय कहिल्यै गर्नु हुँदैन। भूकम्प गयो, हामी पीडित भयौँ, हामीले धेरै समस्या भोग्नु पर्यो, यसमा हाम्रो पनि दायित्व छ भनेर हामीले पनि बुझ्नु पर्यो नि त। के गर्ने अब यो समस्यालाई त हामीले तिर्नु पर्यो नि त। गर्दैछ सरकार, गर्दैछ, गर्दै पनि छ, गर्छ पनि, र एकैचोटि हुँदैन। मैले भनिहालेँ, देशै रोगी छ अहिले, यसलाई चाहिँ क्रमशः उपचार गर्दै जानुपर्छ र आफ्नो दायित्व पुरा गर्नुपर्छ। यसरी हामी महिला हौँ र हामीले ढुङ्गो उचाल्न सक्दैनौँ भनेर कहिल्यै नसोचौँ। हरेक राज्यका हरेक निकायमा, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, हरेक ठाउँमा महिलाहरूको दायित्व, महिलाहरूको भूमिका अनिवार्य हुनैपर्छ भन्ने आइसकेको छ। हामी पनि केही गर्छौँ, यो राज्य हाम्रो, यो नेपाल हाम्रो, हामी नेपाल आमाका सन्तान हौँ भन्ने चाहिँ हामी सबै महिला अथवा पुरुष सबैले सोच्यौँ भने देश अत्यन्त सुन्दर हुन्छ। हामी घर बसेर आश्रित बनेर माग्यौँ मात्रै भने कहिल्यै पनि यो देश हुन लाग्ने छैन। जुन बहिनीले कुरा उठाउनु भयो महिला र बालबालिका अलि बढी पीडित छन् भनेर, त्यो गाउँमा जाँदाखेरि हामीले त्यो देख्यौँ। गाविसहरूमा जाँदाखेरि स्थानीयबाट गुनासो पनि कस्तो पाइयो भने सङ्घ संस्थाहरू आउँछन्, राहत चाहिँ सदरमुकामको वरिपरिका गाविसहरूमा मात्रै आउँछ, हामी टाढा भइयो, हाम्रो गाविसहरूमा चाहिँ राहत आएन भनेर गम्भीर रूपमा चाहिँ उहाँहरूले गुनासो गर्नुभयो। त्यसपछि फर्केर आएर केही संस्थाहरूले सहयोग गर्ने जुन के अरे प्रस्ताव राख्नु भएको थियो, उहाँहरूले के अरे अनुमति लिनुभएको थियो, अनि मैले उहाँहरूलाई पहिला त्यसो भए तपाईँहरूले दुर्गम गाविसबाट चाहिँ सुरु गर्नुहोस् भनेर, अहिले गुमदेल, पिर्ती, भुजी, बाम्ती, चुचुरे, ठोसे, रसनालु, कुबुकास्थली त्यति गाविसहरूलाई फोकस गरेर दुईवटा संस्थालाई हामीले त्यो राहत अहिले थप यो जाडोको राहत चाहिँ को लागि हामीले उहाँहरूलाई त्यहाँ मात्रै अनुमति दिएका छौँ। र आज मात्रै शिवालयमा चाहिँ एउटा हेलिकप्टर बसेको छ गुमदेलको लागि त्यो राहत सामग्री लिएर। त्यस्तै यतापट्टि चाहिँ गोसरा र डोडुवाबाट सुरु गरेका छौँ हामीले, एउटा संस्था आएको थियो, तपाईँले गर्नु नै भने गोसरा र डोडुवामा गर्नु सुरुमा, त्यसपछि क्रमशः तल झर्दै आउँला। र हामीले स्कुलको चाहिँ निर्माणको लागि र सार्वजनिक गाविस भवनहरूको, अस्पतालको निर्माणको लागि एकदमै अब द्रुत गतिमा लानुपर्छ भनेर अगाडि बढेका छौँ। समस्या उही के अरे अब भूकम्प गयो, त्यसपछि चाहिँ यो संविधानको पछिका अगाडिका आन्दोलनहरू भए र अहिले फेरि यो नाकाबन्दीको अवस्थाले गर्दाखेरि धेरै पाइपलाइनमा हाम्रै गर्न सकिने काम पनि तेलको अभावले गर्दाखेरि केही पुननिर्माणको काम चाहिँ अलिकति रोकिएको छ। म फेरि सहभागीमा लाग्छु। पछाडिबाट खैरो खैरो स्वेटर लाउनु भएको छ, उहाँले हात उठाउनु भएको छ। मेरो नाम चुडेराज तामाङ, घर गागल भदौरी दुई। सिडे साहबलाई मेरो प्रश्न, सबै मान्छेहरूको घर भत्केर निर्माण गर्न सकिरहेको छैन, अब रामेछापको वास्तविक पीडित चाहिँ फेरि पालहरू थपेर अर्को पाल बनाएर अब त्यो वेट गर्ने हो, या तत्कालै छानबिन गरेर वास्तविक पीडितहरूलाई छानबिन गरेर त्यसको राहतलाई सुरुवात गर्ने? अनि अर्को प्राविधिक डी साहबले चाहिँ गाउँघरमा घर बनाउन सुरु गरिसक्यो, ठ्याक्कै यो कार्यक्रमबाट डी साहबले के भन्नुहुन्छ भने जसले अहिले नक्सा प्राप्त भएको छैन उहाँले भनिरहनु भएको हामीसँग अहिले तपाईँ आउनुभयो, तपाईँहरू आउनुभयो भने मसँग दिने नक्सा छैन, गाउँको जनताले अब जाडो भविष्य आउन थालिसक्यो जसले गर्दाखेरि घर निर्माण गरिसक्नु भएको छ, तपाईँ ठ्याक्कै भन्नुहोस् त्यो घरलाई निर्माण नगर भन्नुहुन्छ कि अथवा त्यसलाई के भन्नुहुन्छ जसको बस्ने ठाउँ छैन? म बद्री नयाँ गरेँ, मेरो घर रामेछाप नगरपालिका वडा नम्बर 4। भवन निर्माणका लागि मापदण्ड अनिवार्यको कुरा पनि आयो, सरकारबाट प्राप्त निर्देशनलाई यो कहिलेसम्म जनतासँग ठ्याक्कै के हो निर्देशन जनतालाई थाहा छैन, इभन भनौँ यहाँका सहभागी उहाँहरूलाई पनि इभन मलाई पनि सरकारी निर्देशन निर्देशिकाले के बोलेको छ, यो भूकम्प पीडितहरू जब 7 महिना करिब करिब बित्न थालिसक्यो अब निर्देशिकामा के आयो, निर्देशिका भनिएको छ, निर्देशिकाले के बोल्छ भन्ने कुराको बारेमा हामीलाई पनि थाहा नभइरहेको अवस्थामा यो रेडियो कार्यक्रम मार्फत सिडो साहबले जनतालाई यो निर्देशिका के हो, कस्तो कस्तो हुन्छ निर्देशिकाले के व्यवस्था भन्ने कुरा कहिलेसम्म यो जानकारी दिनुहुन्छ? कहिलेसम्म जनताले अथवा पीडितहरूले यो कुराहरू बुझ्न पाउनेछन्? इन्धन अभावको कुरो भइरहँदा चाहिँ आय निगमको प्रमुखले विभिन्न विख्याय विध्याय गरौँ बदमासी गरौँ भन्ने खालका कुराहरू आजका पत्र पत्रिकाहरूमा मिडियाहरूमा आइरहेका छन्। त्यो अवस्थामा जसरी सरकारले हान्नुपर्ने ठाउँमा नहानेको जस्तै जिल्लामा पनि त्यस्तै खालका यो भूकम्पको अवसर छाडेर अवसर पारेर त्यस्तै खालका मान्छेहरूले अवसर लिइरहेको अवस्थामा वास्तविक पीडित जसको सम्पत्ति घर बनाउन सक्ने अवस्था पनि छैन, साँच्चीकै पीडित छ त्यस्तो त्यो पनि एउटै क्याटेगोरीमा सरकारको मुख ताकेर बसेको छ, अर्को सम्पन्न मान्छे पनि चाहिँ त्यही सरकारको मुख ताकेर बसेको छ। अध्यक्षज्यूले ठ्याक्कै उनीहरू दुई थरीले बुझ्ने भाषामा के जवाब दिनुहुन्छ? म झम्क कणेल अधिवक्ता, मेरो घर टोकरपुर दुईमा पर्छ, हाल म मन्थलीमा बस्छु। ठुलो विपत्ति परेको बेलामा राज्यको केही दायित्व हुन्छ, त्यो दायित्व निर्वाह गर्ने कुरामा सरकार पहल कदमी लियो कि लिएन भन्ने कुरा मुख्य कुरा हो। सरकारले केही पहल कदमी लिएको छ, अब जुन राहत वितरण गर्ने पहिलो चरणको कुराहरू पनि गरेको छ र केही पुनर्निर्माणको फेजमा आइपुग्दाखेरि चाहिँ जति तदारुकता साथ यो उच्च प्राथमिकतामा राखेर यो सरकारले कामलाई थालनी गर्नु पर्थ्यो त्यो हुन सकिरहेको छैन। यस विभिन्न किसिमको प्रतिकूलताहरू राष्ट्रिय विपत्तिहरू नाकाबन्दीहरू पनि बिहोर्नु परेको अवस्था छ, देशकै विभिन्न भागमा मोमेन्टहरू पनि भइरहेको छन् जसले गर्दाखेरि पुनर्निर्माणको कार्यक्रम जति छिटो हुनु पर्थ्यो त्यो हुन सकिरहेको छैन र यो स्थितिमा चाहिँ घर बनाउनको लागि निर्देशिका जारी भएको छ, मापदण्ड जारी भएको छ, सहरी विकास मन्त्रालयले मापदण्ड तयार गरेको छ, स्थानीय विकास मन्त्रालयले पनि निर्देशिका जारी गरेको छ, ऋण पाउने कति हो, अनुदान पाउने कति हो, ती कुराहरू कम्तीमा एउटा मापदण्ड बनाइसकेपछि यो आधारबाट भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, प्रुफ मोडलमा घर बनाउनुपर्छ, स्थानीय स्रोत साधनको प्रयोग गरेर घर बनाउनुपर्छ र योमा यसमा राज्यको तर्फबाट यति सहयोग हुन्छ, प्राविधिक सहयोग हुन्छ, आर्थिक सहयोग यति हुन्छ र आफ्नो लगानी हुनुपर्छ भन्ने किसिमको कुराहरू चाहिँ जुन सम्बन्धित सरकारवाला निकाय राज्यको दायित्व लिएर बसेको स्थानीय विकास मन्त्रालय सहर विकास मन्त्रालयको जिल्ला स्थित एजेन्सीहरूबाट जुन तदारुकता साथ त्यो काम हुनुपर्थ्यो त्यो काम हुन नसकिरहेको छैन र यो मोडलको घर बनाऊ यति किसिमको बनाऊ त यो भूकम्पले त एउटा नयाँ बस्ती बनाउने नयाँ रामेछाप बनाउने पनि एउटा चाहिँ अवसर पनि आएको छ। यस्तो अवस्थामा भूकम्प प्रतिरोधी मोडल घरहरू यस्तो हुन्छ भनेर त्यसको आर्थिक प्राविधिक हिसाब किताबले प्राविधिक गाउँ गाउँमा त्यो किसिमको चाहिँ तालिमहरू सञ्चालन गरेर घरको मोडल दियो भने जनता आफैले काम गर्ने थिए र त्यो हुन नसकिरहेको छ। त्यतातर्फ म सरकारको जिल्ला स्थित निकायको सरकारी निकायको ध्यान जाओस् भन्ने सुझाव गर्न चाहन्छु। धन्यवाद। शेष नारायणज्यू, तिनजना सहभागीको हामीले प्रश्न प्रतिक्रिया सुझाव सबै लिएका छौँ, जसमा विशेष गरी तिनैजनाको झन्नै बुझ्दाखेरि मापदण्ड र निर्देशिकासँग नै जोडिएको छ। यो मापदण्ड के हो, कहिले आउँछ जनताको माझ, जनताले कहिले पाउँछन् यो मापदण्ड हेर्न, अनि त्यो मापदण्ड अनुसार जनताले आफ्नो घर बनाउँछ? त दुई चारवटा विषयहरू उठेको छ। गाउँ गाउँमा गएर मैले वास्तविक भूकम्प पीडितहरूको अवस्था के रहेछ, घरहरूको अवस्था के छ, उहाँहरू कसरी बस्नु भएको छ, सार्वजनिक संरचनाहरू कति भत्केका छन्, उहाँहरूले के भन्नुहुन्छ भनेर अब यो सबै उत्तरी भेट, घुमदेल, बाम्ते, चुचुरे, ठोसे, पिर्तीदेखि लिएर अब यो रसनालु यो सबै पनि भ्रमण गरी यो यता बेथान खनिया पानी अनि यो गाल्पा साइडमा यता सिथखा साइडमा त्यहाँ पनि गएर के रहेछ वास्तविक अवस्था जनताहरूले जे कुरा तपाईँहरूले भन्नुभएको थियो त्यही कुरा नै त्यहाँ आयो। यो पनि के हुन्छ भने एउटा जिल्ला दुई प्रकोप उद्धार समितिको अध्यक्षले जसम्म गाउँमा वास्तविक वस्तु स्थिति नदेखिकन त्यहाँ अनुभव नगरिकन जिल्लाबाट योजना बनाउँदाखेरि कहिले कहिले चाहिँ त्यो समस्या र योजनाको बिचमा तालमेल नमिल्न सक्छ र हामी सोही बाटोमा जान सक्दैनौँ। त्यस कारणले मैले लगभग एउटा चाहिँ जिल्लाको पिक्चर भूकम्पबाट क्षति भएका संरचना को पिक्चर र जनताको एउटा राय परामर्श लिएको छु। त्यो आउँदा बित्तिकै विभिन्न सङ्घ संस्थाहरूलाई अनुरोध गरेर उहाँहरूले अहिले यो थाई बसोबास नहुँदासम्मको लागि यो भूकम्प पीडितहरूलाई राहतका कार्यक्रमहरू सञ्चालन गरिदिनुहोस् भनेर उहाँहरूले गरिरहनु भएको छ। अघि नै मैले भनिसकेँ विभिन्न माथि गाविसहरूमा आज पनि एउटा हेलिकप्टर माथि बसेको छ। त्यस्तै अन्य कार्यालयहरूसँग पनि हामी कार्यालय प्रमुखको बैठकमा भोलि पनि कार्यालय प्रमुख बैठक हुँदैछ। मेन एजेन्डा नै हाम्रो यही हुन्छ। अब यो मापदण्ड निर्देशिका यो पुनर्निर्माण यो कसरी कहिले गर्ने हो कहिलेदेखि कसरी पठाउने हो, गाविस सचिव मार्फत पठाउने हो कि अथवा अरू टोली मार्फत पठाउने हो कि प्राविधिक कहाँ कसरी कहिले आउने हो र कुन कार्यालयले के भूमिका खेल्ने हो भन्ने कुरा हाम्रो यो कार्यालय प्रमुखको बैठकमा हामी भोलि छ त्यसमा पनि हामीले चाहिँ छलफल गर्छौँ। यसभन्दा अगाडि पनि भएको थियो र यो मापदण्ड र निर्देशिकालाई सकेसम्म चाँडै नै जनताको हातमा पुर्याउने किसिमले र उनीहरूलाई बुझाउने किसिमले हाम्रो भरपूर यो प्रयास रहन्छ। सरले भन्नुभएको थियो पुनर्निर्माणले गति लिन सकेन, यो एकदमै सही कुरा हो। जसरी भूकम्पपछि तत्काल राहत र उद्धारका कामहरू तदारुकताका साथ भएका थिए त्यसपछि यो पुनर्निर्माणको कामले गति चाहिँ लिन सकेन। यो पुनर्निर्माण भनेको अहिले कानुनी प्रक्रिया विधेयक पास गर्नुपर्ने पुनर्निर्माण प्राधिकरण बनाउनु पर्ने भन्ने कुरा एकातिर रह्यो भने अर्को के भयो भने त्यसपछि यो संविधान जारी गर्ने चरण भयो र सम्पूर्ण राष्ट्र सबै चाहिँ प्रशासनदेखि लिएर राजनीतिक दलहरू सबै संविधान जारी गर्नु पर्छ भन्नेमा लागे। त्यसपछि फेरि चाहिँ अब यो नाकाबन्दीका यो तेलको अभावका कारणहरूले गर्दाखेरि ढिला भएको छ, तर यही बहानाले चाहिँ यो अझै चाहिँ यो पुनर्निर्माणको काम चाहिँ ढिला गऱ्यो भनेदेखि यो जनताको लागि चाहिँ ठुलो अन्याय हुन्छ। अर्को, तपाईँहरू आफ्नो घर बनाउनको लागि आफै सक्षम हुनुहुन्छ भनेदेखि कृपया यो चाहिँ सरकारको राहत चाहिँ नपर्खिदिनुहोस्, किनभने तपाईँहरूले एउटा मात्रै राहत नलिँदाखेरि अर्को एकदमै निमुखा मान्छेलाई, एकदमै चाहिँ त्यो एउटा पीडित मान्छेलाई, एउटा गरिब निमुखा मान्छेलाई चाहिँ त्यो राहत चाहिँ जान सक्छ भनेर म अनुरोध गर्न चाहन्छु। र जसको घर चाहिँ गाउँमा छोडेर हिँड्नु भएको थियो उहाँले त्यो घरको माया नै थिएन गाउँमा, अब भत्के पनि खासै उहाँलाई मतलब हुने थिएन, त्यस्ता घर छ भनेदेखि तपाईँहरूलाई विकल्पको कुनै ऊ छ भनेदेखि त्यस्तो घर बनाउनेतिर तपाईँहरू चाहिँ नलाग्नुहोस्। तपाईँ बसाइसिराई गरेर तपाईँहरूलाई अन्य सहरमा काठमाडौँमा विकल्प छ भने पनि त्यो चाहिँ फेरि चाहिँ त्यो छोडेर हिँडिसकेको घर फेरि चाहिँ निर्माण गर्नको लागि राज्यको सहयोग चाहिँ नलिइदिनुहोस् भनेर पनि म आग्रह गर्न चाहन्छु। अब म जिल्ला प्राविधिक कार्यालयका प्रमुख विजय मुनि वज्राचार्यतिर लाग्छु। अघि सोध्नु भएको थियो चुडाराज तामाङजीले गागल भदौरीको सहभागी हुनुहुन्छ, उहाँले सोध्नु भएको तपाईँबाट उहाँको प्रश्नको जवाफ। नक्साको विषयमा अब के हुन्छ भने नि एउटा सरकारले चाहिँ यो स्ट्यान्डर्ड नक्सासम्म प्रोभाइड गर्न सक्ने अवस्था हो कि, त्यसलाई चाहिँ अब त्यो नक्सामा चाहिँ नि बनाउने तयार गर्ने भनेर त्यो सरकारी हामी स्थानीय निकायका प्राविधिकहरू सहरी डिभिजनका चाहिँ नि प्राविधिकलाई त्यसमा दस्तखत गर्नु मिलेन, यो प्राइभेट इन्जिनियर ओभरसरले नै गर्नुपर्ने हुन्छ कि। त्यो हामीले भनेको चाहिँ नि तिनीहरूले गरेको चाहिँ नि ठिक छ कि छैन, त्यो नक्सा अनुसार चाहिँ नि घर बनाएको छ कि छैन त्यो नियमन गर्ने हो हामीले चाहिँ नि, त्यति बुझिदिनुहोस् नक्साको हकमा। अर्को चाहिँ नि यो दुईवटा मापदण्ड, एउटा यो सङ्घीय मामिला तथा स्थानीय विकास मण्डल निकालेको यो बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन भन्ने हो, र अर्को चाहिँ यो सहरी विकास मन्त्रालयबाट निकालेको भवन निर्माणको नमुना मापदण्ड, यो दुइटै अब आफ्नो मन्त्रालयको वेबसाइटमा राखिसकेकै छन् होइन। यसलाई अब चाहिँ हामीले यहाँको माग अनुसार चाहिँ यसलाई सम्पन्न गर्नको लागि यो जिल्ला विकास समितिको आफ्नो वेबसाइट छ, त्यहाँ पनि राखेपछि यो सबै जनतामा पुग्छ र सबै मिडियामा पुग्छ भने हामीले आशा राखेका छौँ। हात उठाउँदै हुनुहुन्छ पछाडिबाट, उहाँ टोपी लगाउनु भएको छ, ढाका टोपी लगाउनु भएको छ, चस्मा लगाउनु भएको छ। मेरो नाम टेकराज पौडेल, घर सही पुगाविस, पेसाले शिक्षक हो। भूकम्प गएको यत्रो अवधि भइसक्यो होइन, अब यी सबै विगतका कुराहरू त हामी जवाब पाइसक्यौँ। अब तत्काल अब हामीलाई यहाँ नक्सा आउने कुरा पनि अझै पर्खिनु पर्ने रहेछ, अब यो पनि राज्यले नै जिम्मेवारी लिने भयो। तर अब हामी यहाँ आजको कार्यक्रमबाट मैले के दुविधामा परेँ भने, जस्तो पीडित आफैले नक्सा पास गराउनु पर्ने, सायद त्यसको लागि पनि त्यति नै फेरि कष्ट बेहोर्नु पर्ने होला। अनि अर्को कुरा के होला भने, नक्सा जुन आउँछ त्यो लगभग जिल्लामा बसेर केन्द्रमा बसेर अनि एउटा प्राविधिकले त्यहाँको भूगोल, त्यहाँको स्थानीयता र त्यहाँको अवस्थालाई नहेरिकन बनाइदिएको होला। भन्न खोजेको कुरा के हो भने, कतिपय घरमा एकजना बुढी आमै मात्रै त्यो घरको सदस्य हुनुहुन्छ। जिल्ला दैवी प्रकोप यो यहाँबाट जिल्लाबाट जाने नक्सा जुन छ त्यो नक्सा चाहिँ तपाईँको आम मानिस सरह 15 जनाको परिवारलाई जुन घरको स्ट्यान्डर्ड छ त्यही लागतमा बन्छ, त्यति नै त्यहाँ श्रम लाग्छ, त्यति नै त्यो कामदारहरू लाग्छ, त्यति पैसा पाउँछ। अब एकजना महिला छ उसको लागि पनि त्यत्रै घर बनाउने कि, उसले सानो त्यो एकजनालाई नै हुने खालको बनाउँदा पनि उसले त्यो राहत पाउने कि नपाउने, आवश्यकतै छैन उसलाई धेरै ठुलो घर। एक अर्को कुरा, यहाँबाट अहिलेसम्म चलेका हल्लामा के छ भने, जस्तो काठको बढी प्रयोग गर्ने, बाँसको बढी प्रयोग गर्ने, के गर्ने, अनि चाहिँ त्यो माथि धेरै तला नलाने इत्यादि भन्ने कुरा छ। अब त्यो गाउँघरमा कति त्यो मन्थलीको सेरोफेरोलाई, सहरको सेरोफेरोलाई अब चाहिँ हेरेर बनाउने हो कि, त्यो तीको भूगोललाई हेरेर, त्यहाँको आवश्यकतालाई हेरेर, कि खेती किसानी गर्ने मान्छेहरूलाई त्यहाँ अन्न भण्डार गर्नुपर्ने हुन्छ त्यो कहाँ गर्ने होइन। अनि धेरै माथि लाँदा पनि घर जोखिम हुने, अनि सानो बनाउँदा पनि नपुग्ने, अनि फेरि समस्या जस्ताको तस्तै रहने। त्यसैले यो सबै समस्या एकै ठाउँमा गोलमोलमा नराखेर, क्या गोलमोलमा नराखेर अलिकति चाहिँ ती भित्र पनि गाउँ गाउँमा अथवा सम्बन्धित घर बनाउँदा पनि धेरै खालका नक्सा र आवश्यकता अनुसारका घर, आवश्यकता अनुसारको चाहिँ त्यो अनुदानको व्यवस्था गर्न पाए कसो होला भन्ने मेरो एउटा जिज्ञासा हो। नमस्कार, मेरो नाम कुमार थापा हो, घर मेरो खिम्ती। भूकम्पमा परेका मान्छेहरू अपाङ्गहरू हुनुभएको छ, उहाँहरूलाई बस्न ओर्न अलिक गाह्रो भइरहेछ, किनभने ऊ कान सुन्दैन, यता हो भन्दा पनि ऊ सुन्दैन, समस्या छ। त्यस्ता मान्छे लाई चाहिँ, जस्तो मेरो प्रश्न छ, भूकम्प पीडित भएका व्यक्तिहरूका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले राहतका केही कार्यक्रमहरू सञ्चालन गरेको छ। अर्को प्रश्न छ, के अपाङ्ग भएका व्यक्तिहरूलाई चाहिँ के राष्ट्रका नागरिक होइनन्, तिनीहरूलाई पनि समेट्नुपर्ने हो कि, अपाङ्ग मान्छेहरू चाहिँ पीडामा परेका छन् र त्यस्ता मान्छे चाहिँ विशेष गरी अझ हेर्नुपर्ने हो कि भन्ने, यो मेरो प्रश्न छिटो छ। मेरो नाम महेश खड्का, मेरो घर नमाडी हो। जुन अवस्थामा भत्किए त्यही अवस्थामा अझैसम्म पनि त्यहीँ रहे, तिनीहरूको केही निर्माण भएको छैन, भत्किएका घरहरू माथिल्लो निकायबाट मान्छेहरू हेर्न आउँछन्। त्यसपछि उनीहरूले रात दिन्छन्। रात दिइसकेपछि त्यही पैसाले हामी त्यो घरहरू भत्काउँछौँ, पन्छाउँछौँ र पुनः नयाँ बनाउँछौँ भन्ने आशले विभिन्न आमा बुवाहरू गाउँमा बसिरहनु भएको छ। अनि अब त्यो प्रश्नमा चाहिँ अब माथिल्लो निकायबाट ती घरहरू हेर्नको लागि रात दिनको लागि मानिसहरू जाने कि नजाने, नाम रात तर रात पनि रातमै सीमित भयो। हामीले कहिले त्यो दिनमा त्यो रात देख्न पाएनौँ। गाविस भवनमा आयो रात, गाविस भवनमा भित्रियो तर त्यहीँ कुहिएर गयो, गाउँमा समाजमा पुगेन रात। यो प्रश्न सिडी साहब। मेरो नाम एसके शर्मा, म पनि अब शिक्षक। मुख्य चाहिँ सिडिओ साहबले अत्यन्त राम्रो कुरा गरेको र मलाई कस्तो लाग्यो भने यो त साह्रै राम्रो र क्रान्तिकारी कुरा जस्तो मलाई लाग्यो। र व्यवहारमा पनि मुख्य गरी जसरी अहिले उहाँले गुम्डेल, गोसरा आदि एकदमै रिमोट प्लेसेसहरूबाट चाहिँ उहाँले कार्यक्रम सुरु गर्नुभएको रहेछ, त्यसमा हामीलाई धेरै धेरै मलाई खुसी लागेको छ। म सङ्गीता श्रेष्ठ, मेरो घर मन्थली नगरपालिका एक हो। सिडिओ साहबलाई एउटा छोटो क्वेसन छ। यहाँ हाम्रो देशमा सबैजना आफ्नो जग्गा भएको मात्र हुनुहुन्न, सुकुम्बासीहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि के गरिन्छ? निर्माणकै कुराहरू जटिल भएको कारणले गर्दा प्राविधिकतिरै जान्छु म। प्राविधिक कार्यालयको प्रमुख विजयमणि वज्राचार्यजी धेरै सहभागीबाट धेरै तपाईँको लागि पनि प्रश्नहरू आएका छन्, त्यसरी म उहाँहरूको जवाफ तपाईँबाट लिन चाहन्छु। नक्साको साइजमा न्यूनतम मेटेको साइजको सम्म बन्न पाउने भन्ने छ होइन, सामान्यतया यसले चाहिँ नि केही असर पार्दैन। तपाईँले भनेअनुसार चाहिँ आफ्नो अनुकूलको चाहिँ कोठाको साइज बनाएर र अनुकूल अनुसार चाहिँ एक तला पुग्नेले एक तला मात्रै, दुई तला पुग्नेले दुई तला घर बनाउन चाहिँ नि अहिलेको मापदण्ड कुनै पनि अप्ठ्यारो बनाउँदैन। अहिले यहाँ कस्तो अवस्था देख्यो भने नि चाहिँ अब यो 2 लाख आउँछ भन्ने आशामा चाहिँ अब सामान्य मर्मत गर्ने गरेर बस्नु हुने खालमा पनि मर्मत नगरिकन चाहिँ नि बसिरहेको अवस्था यहाँ मैले त्यही ठाउँमा देखेको छु क्या। अब त्यो घर चाहिँ नि उसले चाहिँ 2 लाख लिनको लागि त तल जगदेखि नै भट्काएर चाहिँ नि नक्सा आदि पास गरेर चाहिँ गर्नुपर्ने अवस्था हुन्छ, जसले गर्दा उसले 2 लाख लिनको लागि उसले अर्को चाहिँ 9-10 लाख खर्च गर्ने अवस्था पनि आउन सक्छ कि। त्यसले गर्दा अब सामान्य मर्मत गर्दा हुने खाललाई चाहिँ घरलाई चाहिँ त्यो भट्काउनुतिर नलागेकन चाहिँ त्यसमा सामान मर्मत गरेर बसेको हुन्छ, त्यो 2 लाखले चाहिँ उल्टो थप पिरानी दिन सक्छ। यहाँ प्राविधिकहरू पनि निजी प्राविधिकको संख्या पनि त्यति धेरै छैन, यहाँ इन्जिनियर आदि इत्यादि चाहिँ। सिडिओ साहबको राम्रो कुरा पनि धेरै आयो र तपाईँको लागि धेरै जिज्ञासाहरू पनि आएको छ सहभागीबाट। भूकम्पको कारणले अपाङ्ग भएका व्यक्तिहरू कुन किसिमको अपाङ्ग छ हामीले उहाँहरूलाई त्यो परिचय पत्र पनि दिन्छौँ, अपाङ्ग परिचय पत्र। पूर्ण अशक्त छ भने महिनाको 1000 भत्ता पनि मिल्छ। कुन किसिमको अपाङ्ग छ अध्ययन गरेर पहल गरौँला। कुनै पनि राहतको सामग्रीहरू बिग्रनेर सडे गलेर जाने भयो भने चाहिँ त्यो चाहिँ फेरि पीडितहरूप्रति एकदमै अन्याय हुन्छ। तपाईँहरूले हेरेर बरु खाद्यान्न केही छ भनेदेखि एउटा मापदण्ड बनाएर कसैलाई बाँड्यो कसैले त खान्छ कमसेकम, सामग्रीहरू छन् भने पनि जुन राखिरहनु पर्दैन त्यस्ता सामग्रीहरू चाहिँ हामीले बाँडौँ र त्यो एउटा मापदण्ड बनाएर गरिब निमुखाहरूलाई त्यस्तो चाहिँ आवश्यक परेकोलाई बाँडौँ भनेर चाहिँ गरेको छ। त्यो हामीले थप छलफल पनि गर्छौँ। र सङ्गीता श्रेष्ठले एउटा एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भयो, सरकारको नीतिमा कमजोरी भएको पाटो उहाँले उठाउनु भयो। घर भएकाको त घर भत्कियो, जमिन भएकाले राहत पाए, जो जसको नाममा 1 मिटर पनि जमिन छैन उनीहरूले केही पनि पाएनन् भन्ने विषय छ। र यो सुकुम्बासीहरूको वास्तविक तथ्याङ्क कति छ, कहाँ कसरी उहाँहरू चाहिँ बस्नुहुन्छ, यसको चाहिँ हामीले तथ्याङ्क सङ्कलन गर्छौँ। उहाँहरू वास्तविक सुकुम्बासी हो कि होइन, वैकल्पिक उहाँको व्यवस्था छ कि छैन, र सके अब सरकारबाट चाहिँ केही सम्बोधनको लागि हामीले चाहिँ पहल गर्छौँ। उहाँहरूलाई हामीले तत्काल के सम्बोधन गर्न सकिन्छ र भविष्यमा के हेर्न सकिन्छ त्यो कुरा चाहिँ हामीले चाहिँ हेर्छौँ। अखिल नेपाल महिला सङ्ग्रामी सभाका अध्यक्ष शान्त देवीज्यूलाई, महिलाहरूको समस्या धेरै देखियो, अघि पनि भनिसक्नुभयो कति ठाउँमा, तपाईँले पनि भन्नुभएको छ, सधैँ समस्या मात्र हामीले उब्जाएर त भएन, त्यसको निराकरण समाधानको लागि पनि तपाईँको सङ्गठन र तपाईँले कस्तो कदम चालिरहनु भएको छ, अहिले के गर्दै हुनुहुन्छ तपाईँहरू? हामी महिलाहरूले आफ्नो लागि अब आफै काम गर्नुपर्छ भन्ने चेतना पनि आफूले जागरण गर्नुपर्छ, किनभने हामी सधैँ पछाडि छौँ, सधैँ पछाडि रहन्छौँ भनेर मानसिकता नै हामीले पछाडि बहार्यौँ भने हामी सदाकाल पछाडि हुन्छौँ। त्यसरी हामी अगाडि जानको लागि हामी सचेत छौँ, हामी केही गर्न सक्छौँ भन्ने हामीले आफ्नो भित्रको धारणा चाहिँ उपज गर्न सक्नुपर्छ, उपार्जन गर्नुपर्छ। हामीले आफ्नो जस्तो घरमै भयो दबाब दिने छन् भने हामी दबिँदैनौँ, हामीले पनि केही गर्नुपर्छ देशको लागि राष्ट्रको लागि भनेर शिक्षा स्वास्थ्य यस्तोमा पनि हामी अलि अगाडि अग्रसर भएर पहल गर्नुपर्छ। जति सबभन्दा पहिलो समस्या हो महिलाहरू अशिक्षितको कारणले पछाडि परिरहेका छन् र स्वास्थ्यको कारणले पनि महिलाहरू धेरै पछाडि परिरहेका छन्। यो चाहिँ हामीलाई राज्यले नै राज्यको दायित्व पनि हुनसक्छ महिलाहरूलाई। अहिले धेरै कानुनहरू पनि लेखिएका त छन् तर त्यसलाई कार्यान्वयनमा उतार्न सकिएको छैन। त्यसलाई सबभन्दा मुख्य कुरो चाहिँ राज्य पक्षले पनि यो कानुनमा उतारेर महिलाहरूलाई लागू गर्न सक्यो भने महिलाहरू एकदम शिक्षित स्वास्थ्य भयो भने उनीहरू आफ्नो आत्मनिर्भर बनेर स्वास्थ्य शिक्षा रोजगारी पाए भने उनीहरू आर्थिकमा पछाडि परेनन् भने एकदम उनीहरू अगाडि बढ्न सक्नेछन् र आफ्नो क्षमता हासिल गर्न सक्नेछन्। सबैभन्दा मुख्य कुरो चाहिँ शिक्षाकै रहन्छ र हाम्रो महिला दिदीबहिनीहरूले पनि आफूले आफ्नै ठाउँबाट हरेक कदममा म सक्षम छु म जे पनि गर्न सक्छु भनेर एक त आत्मनिर्भर र आँट गर्न सक्नु पर्यो। यो नै म हरेक महिलाहरूलाई विभिन्न क्षेत्रबाट आफ्नो ठाउँबाट उठ्नको लागि आग्रह गर्दछु। हस् आजको बहस म यही अन्त्य गर्न चाहन्छु। बीबीसी मिडिया एक्सनको सहयोगमा रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जको कार्यक्रम साझा चासोको आजको बहस तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया अनि सुझाव सल्लाह दिन सक्नुहुनेछ। तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम साझा चासो रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्ज मन्थरित रामेछाप। तपाईँले हामीलाई इमेल मार्फत पनि सुझाव सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुनेछ जसका लागि हाम्रो इमेल ठेगाना रहेको छ radioramechap@gmail.com। आजको कार्यक्रममा सहभागी बनाइदिनु भएकोमा जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल, जिल्ला प्राविधिक कार्यालय रामेछापका प्रमुख विजयमुनि वज्राचार्य र नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ रामेछापका अध्यक्ष शान्ता देवी पौडेल सहित सहभागी सबैलाई धन्यवाद। आजको कार्यक्रम साझा चासोबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।